104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरै केही साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। पूर्व राजा ज्ञानेन्द्र शाहले देश अझै पनि अन्यलमा रहेको बताउनु भएको छ। देशलाई अन्यलताबाट टाउन कतिले प्रयास गरिरहे पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो। चितवनको जुटपानी छ सुरेपुरमा रहेको बौद्ध गुम्बामा पूजा अर्चनापछि पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा अझै मेलमिलाप हुन नसकेको आफूले अनुभव गरेको बताउनुभयो। देशमा देखिएको अन्यलता हटाउनकै लागि आफू देशका विभिन्न मठ मन्दिरमा पुगेर प्रार्थना गरिरहेको उहाँले बताउनु भयो। देशमा चाँडै शान्ति होस् भन्दै पूर्व राजा ज्ञानेन्द्रले सबैलाई समेट्ने किसिमको संविधान बनोस् भन्ने चाहना जनताको पनि रहेको र आफ्नो चाहना पनि त्यही रहेको बताउनुभयो। पत्रकारले सोधेको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले जनताले चाहेर आवश्यकता महसुस गरे राष्ट्रस्था फर्कन सक्ने बताउनुभयो। देश र जनताको निम्ति आवश्यकता परे आफू तयार रहेको भन्दै उहाँले आफू कहीँ कतै नगएको स्पष्ट पार्नुभयो। यदि राष्ट्रस्थाको आवश्यकता हो भने जनताले बोलाउनु पूर्व राशाको भनाइ थियो। पूर्व राशा ज्ञानेन्द्रले कसैलाई निश्चेष गरेर हिँड्न नहुने अहिलेको बुद्धिमानी नरहेको बताउनुभयो। गुम्बा पूजा गर्नुअघि खोले सिमल बजारमा पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। स्थानीय वासीले चुड्का भजन मार्फत राजस्थाको आवश्यकता रहेको बताएका थिए। खोले सिमल बजारमा उहाँले जनतासँग भेट गर्नुका साथै उनीहरूको गुनासो पनि सुन्नु भएको पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। शाहले स्वागत थाप्नुका साथै जनतालाई अङ्कमालको संकेत गर्नुभएको थियो। शाहसँग कुरा गर्न अवसर पाएकी खोले सिमलकी वर्षा फुलामीले पूर्व राजासँग देश र जनताको समस्या समाधानको लागि काम गरिदिन आग्रह गर्नुभएको थियो। यसअघि पूर्व राजा ज्ञानेन्द्रले रत्नगरको निपणीमा रहेको हरियर मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। रत्नगरमा पनि पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। शाह आज नानगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नानगढ स्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। चितवनको भरतपुर नगरपालिका र पश्चिम चितवनका दुई गाविस औलोको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। विश्व औलो दिवसको अवसरमा भरतपुरमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा जनस्वास्थ्य प्रमुख केयर सिंह गोधाले भरतपुर नगरपालिका सहित पश्चिम चितवनका मेकौली गाविस र गुन्जानगर गाविस औलोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो। यस्तै जिल्लाका अन्य 20 गाविस औलोको जोखिममा रहेको बताइएको छ। नेपालमा 15 औलोको अति जोखिम अवस्थामा रहेका छन्। विशेष गरी दूषित खालको लामखुट्टेले टोक्दा औलो लाग्ने हुनाले यस रोगबाट बस्न घर वरपर सफा सुङ्गर राख्ने र लामखुट्टेबाट बस्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्सर कन्ट्रोल राम केसीले बताउनुभयो। सो अवसरमा जनस्वास्थ्य कार्यालयले चितवनमा गएको वर्ष 40 औलो रोग देखिएको तथ्याङ्क सार्वजनिक गरेको थियो। 6394 औलो परीक्षण गरिएकोमा 40 औलो देखिएको हो। तीमध्ये 10 कडा खालको औलो रोग लागेको कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रममा कि औलोलाई भविष्यमा लखानी गरौं औलोलाई हराऊ भन्ने मूल नाराका साथ विरोध र्याली निकालिएको थियो। जनस्वास्थ्य कार्यालयबाट निकालिएको र्याली पुलचोकमा गई सम्पन्न भएको थियो। नेपाललाई सन् 2026 औलोमुक्त बनाउने लक्ष्य लिइएको छ। यो रोग आँखाले नदेखिने सूक्ष्म परजीवीको कारणले लाग्ने गर्दछ। जाडो हुने कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु थाकेको महसुस हुनु औलाका लक्षण हुन। कार्यालयले औलो रोग रोकथामका लागि चितवनको विभिन्न गाविसहरूमा सुपानेट झोल वितरण समेत गरेको छ। एड्स नेपाल रत्नगर नगरपालिका र रेडियो अर्पणको संयुक्त आयोजनामा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी साप्ताहिक निशुल्क स्वास्थ्य शिविर चैत्र 28 सुरु भएको छ। स्वास्थ्य शिविर आउँदो जेठ मसान्तसम्म हरेक महिनाको शुक्रबार सञ्चालन हुनेछ। शिविरको तेस्रो दिन हिजो 50 स्वास्थ्य परीक्षण गरिएको एड्स नेपाल संस्थाकी अध्यक्ष सुबाथ माङले जानकारी दिनुभयो। कलेज अफ मेडिकल साइन्सेस भरतपुरको प्राविधिक सहयोगमा सुरु भएको शिविर अश्विनी केयर पोलिक्लिनिकमा सञ्चालन भएको हो। चितवनमा बढ्दै गएको रगत कबाबलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गरी इलेक्ट्रोनिक्स व्यवसाय संघ चितवनको आयोजनामा हिजो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा 13 जना महिला सहित 108 जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक दिलीप अधिकारीले जानकारी दिनुभयो। चितवनमा रगत कबाब हुन नदिने उद्देश्यका साथ नयाँ वर्ष 2071 को अवसर पारी सो रक्तदान कार्यक्रम इलेक्ट्रोनिक्स व्यवसायीहरूको नियमित कार्यक्रम भएको संघका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी प्रमुख अतिथि रहनु भएको थियो। संघका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवा संघ चितवनका सदस्य राजेन्द्र ओली, संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद कडेल, होटल व्यवसायी संघका अध्यक्ष इमान्तु बराल, संघका संस्थापक अध्यक्ष कुलदास श्रेष्ठ, पूर्व अध्यक्षहरू किशोर पिया, मणिभद्र कणेल, राकेश श्रेष्ठ र संघका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले रक्तदानको महत्वबारे बोल्नु भएको थियो। नेपाल रेड क्रस सोसाइटी उपशाखा जुटपानीको भवन निर्माण कार्य पूरा भएको छ। कुल 13 लाखको लागतमा भवन निर्माण सम्पन्न भएको उपशाखाका सभापति गणेश शर्मा पौडेलले जानकारी दिनुभयो। 150 जना आत्ने क्षमता भएको सुबाहाल समेत रहेको सो भवन विक्रम सम्म 2068 सालदेखि भवन निर्माणको काम सुरु भएको थियो। जिल्ला विकास समिति चितवनको अनुदान उदयपुर, थाङखोला, भीमौली, पदमपुर, चतुर्मुखी सामुदायिक वन, फेस नेपाल र अन्य व्यक्तिहरूको सहयोग भवन निर्माण गरिएको पौडेलले बताउनुभयो। सो उपशाखा 2070 सालमा सञ्चालित गतिविधिहरूको मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्न समेत सफल भएको थियो। जुवानी शिव विकास केन्द्र बचौली आठ जुवानीको आयोजनामा नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजनामा तथा साना तथा घरेलु उद्योग जुवानी सामुदायिक पुस्तकालय र नेपाल परिवार होल्यान्डको प्राविधिक तथा आर्थिक सहयोगमा दृष्टिबिनका लागि 10 दिने मैनबत्ती धुव तालिम सुरु भएको छ। 21 गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा 6 जना महिला सहित 10 जनाको सहभागिता रहेको छ। केन्द्रका अध्यक्ष केशवराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाल परिवार होल्यान्ड स आयोजक जानलाल हुनुहुन्थ्यो। नवलप्रासीको मरापुरीमा हिजो भएको सुबारी दुर्घटनामा 1 जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना 14/48/27 नम्बरको मोटरसाइकलले बिहान ठक्कर दिँदा पैदल यात्री नवलप्रासी बोलिङटारकी 65 वर्षीय जेठी माया राणाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राणाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नवलप्रासी प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ। चितवनमा बिहिबारदेखि सुरु भएको मध्यवाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा विभिन्न खेलबाट खेलाडीहरू छनौट भएका छन्। शुक्रबार भएको विभिन्न चरणका खेलहरू मध्ये एथलेटिक्स अन्तर्गत 106 अङ्कका साथ काठमाडौँ प्रथम, 93 अङ्कका साथ नुवाकोट दोस्रो र 80 अङ्कका साथ चितवन तेस्रो भएको छ। यसै गरी क्रान्तिमा काठमाडौँ र उसुमा ललितपुर प्रथम भएका छन्। राष्ट्रिय खेलकुद परिषदको विवादका कारण तेक्वान्दो खेल स्थगित भएको छ भने फाइनल चरणमा प्रवेश गरेको काठमाडौँ र ललितपुरको भलिबल प्रतियोगिता भने आसाम मात्रै हुने चितवन जिल्ला खेलकुद विकास समितिका काले रामसी ढकालले जानकारी दिनुभयो। प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका 19 जिल्लाका गरी 1123 जना खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र सो खेल सञ्चालन भएका छन्। यी प्रतियोगितामा जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरू सहभागी हुँदैछन् भने यस खेलबाट उत्कृष्ट भएका खेलाडीहरू यही वैशाख 15 गते काठमाडौँमा सञ्चालन हुने राष्ट्रपति रनिङ सेल प्रतियोगितामा सहभागी हुने चितवन जिल्ला खेलकुद विकास समितिका प्रवक्ता रामहरि सिडाईले जानकारी दिनुभयो। यसअघि हिजो एक प्रतियोगिताको एक भव्य स्मारकको बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव लामाले खेल क्षेत्रका विकासका लागि राखेपले गाउँ गाउँ खेलकुद प्रतियोगिता गर्ने तयारी गरेको दावी गर्नुभएको थियो। नलप्रासी जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नका लागि भारतीय सीमा क्षेत्रका गाविस चुनौती बनेका छन्। भारतीय सिमानासँग जोडिएका गाविस र आसपासका क्षेत्रका बासिन्दामा सरसफाईको चेतनामा कमी र शौचालय प्रयोगमा बानी नपर्दा खुला दिशा मुक्त अभियानमा नै चुनौती थपिएको हो। खानेपानी तथा सरसफाई डिभिजनकाले नलप्रासीले संचारकर्मीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने विक्रमसम्म 2071 असारमा शान्तसम्ममा जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने हो भने तराई क्षेत्रमा जनचेतना तीव्र पार्नुपर्ने बताएका थिए। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जनताले चाहे राजसत्ता फर्कने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइमा तपाईँको विचार के छ? ए, जनताले चाहे सम्भव छ वीर ढलेको राजसत्ता फर्किँदैन, सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98 5 50 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज बिहानैदेखि दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। हवस् त, बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556 563 290, रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेटर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98 452 46 174। यो हो रेडियो।